قطبی ستارہ۔ اگر نواز صاحب کسی فیشنیبل جدید علاقے میں رہائش رکھتے تو لوگ انہیں ایسا خیال باز ڈان کو ایکزوٹ سمجھتے جس کی ساری عمر خیالی پن چکیوں سے لڑتے گزری ہے۔ ان کے پڑوسیوں کا خیال ہوتا کہ نواز صاحب ایک گزرے ہوئے عہد، پٹی ہوئی قدروں، مذہب کے ساتھ لگے لپٹے رسم و رواج، پرانی وضع کے کپڑے، پچھلی پوت کا رہن سہن اور ایک صدی پہلے کی سوچ کا ہونک سا ملغوبہ ہے۔ نواز صاحب ریٹائرڈ ہیڈ ماسٹر تھے۔ ان کی ساری زندگی طالب علموں کو ٹھیک اور غلط کا فرق سکھاتے گزرے، اسی لیے چتر سے آنے نو دولتیوں کی طرح وہ خود ماحولیات کی تبدیلی سے کچھ نہ سیکھ سکے۔ ان کی بیوی چادر کے زمانے میں بھی ابھی تک بوسکی کا شٹل کاک برقعہ پہنتی تھی۔ دونوں بیٹیاں گو پرائیویٹ بی اے تھیں لیکن انہیں نوکری کی اجازت نہ تھی۔ وہ ہر صبح اٹھ کر کسی ایسے شہزادے کا انتظار کرتی جو نواز صاحب کی دہلیز کو الانگ کر ان کا ہاتھ پکڑ کر پھولوں سے سجی کار میں انہیں کہیں دور لے جائے گا۔ ان کے دن سست اور راتیں نہ گزرنے والی تھیں۔ ہیڈ ماسٹر صاحب کی بیوی کو معلوم نہ تھا کہ لوگ اب کس روش پر جا رہے ہیں۔ وہ اپنے خیالات نواز صاحب کی خیال انگیز گفتگو اور دینی رسالوں کے مطالعہ سے اخذ کرتی تھی۔ جب لڑکیاں 25 سال بھی ٹاپ گئیں اور کوئی ہونہار خوبصورت تعلیم یافتہ رشتہ نہ مل سکا تو نواز صاحب اور بی جی سراسیمہ ہونے لگے۔ اب انہیں زینا اور زیتون کچھ بوڑھی نظر آتی۔ بی جی گھبراہٹ کے عالم میں سوئی ہو بیٹیوں کو غور سے دیکھنے چلی جاتی۔ اسے لگتا کہ دونوں مرجھائے پھولوں کی طرح مایوس باسی خوشبو دینے لگی ہیں۔ زینا کے تو ہاتھ پاؤں بھی پیلے پیلے اور مری چھپکلی کی طرح بے جان سے دکھائی پڑتے۔ خاتون آدھی رات کو جاگ کر ان کے لیے معقول رشتوں کی دعائیں مانگتی، پھر اونگتی سوتی فجر کی نماز تک وہ جائے نماز پر ہی بیٹھی رہتی۔ خاتون کی دونوں بیٹیاں اپنی طرز کی خوبصورت لڑکیاں تھیں۔ ان کا ناک نقشہ نواز صاحب کی طرح نازک اور ماں کی طرح کھلتا ہوا رنگ بھی گندمی تھا، لیکن نہ ان میں گلیمر تھا، نہ چستی، نہ ہی گفتگو کا چلبلا پن۔ وہ دونوں بیٹھی اٹھی کھڑی ایک سا نقشہ پیش کرتی تھی۔ خزاں میں باغ کا نقشہ، کھانا کھانے کے بعد دسترخوان کی حالت، سیلاب کے بعد دیہاتوں کی صورت۔ پھر ایک دن عجیب سا واقعہ ہوا۔ یہ بسنت سے دوسرے دن کی بات ہے۔ کرشن نگر کے اس مکان میں ایک عرصہ سے رشتے دار بھی کبھی نہ آئے تھے، لیکن اس روز ایک بھولی بھٹکی عورت ان کے گھر میں راستہ پوچھنے آ گئی۔ جی کیا اسی گلی میں خلیفہ رحمان صاحب رہتے ہیں؟ زینا اور زیتون دونوں بی جی کے پاس بیٹھی ساگودانا کھا رہی تھی۔ پتہ نہیں جی، آپ بیٹھیے، میں نواز صاحب سے پوچھ کے بتاتی ہوں۔ بی جی تو خلیفہ رحمان صاحب کو پوچھنے چلی گئی، لیکن دونوں لڑکیاں ہکا بکا اس بے بدل عورت کو تکنے لگی۔ میرون کپڑوں میں ملبوس 50 کے لگ بھگ یورت بغیر کسی بے ساکھی کی گڑی تھی۔ دوستی کے انداز میں باتیں بڑھانے کے لیے وہ زینا اور زیتون کے پاس ہی چارپائی پر بیٹھ گئی۔ کیا کھا رہی ہیں آپ لوگ؟ ساگودانا، زینا نے جواب دیا۔ ساگودانا کیوں، خیر ہے؟ ہمارے دادا جب بیمار پڑتے تھے تو ساگودانا کھایا کرتے تھے، ہم تو ہر روز اسی کا ناشتہ کرتے ہیں۔ اچھا، ساگودانا اور ناشتے میں؟ دونوں لڑکیاں خاموش رہیں۔ خاتون نے پھر سوال کیا، یہ آپ کا اپنا گھر ہے؟ جی اپنا ہی ہے، الاٹ کروایا ہے ابا جی نے، زینا سچے جواب دیتی ہوئی ڈر رہی تھی۔ اسے خوف تھا کہ کہیں بعد میں بی جی ناراض نہ ہوں۔ اور آپ کے ابا جی کیا کرتے ہیں؟ ہیڈ ماسٹر تھے جی قصور میں، اب ریٹائر ہو چکے ہیں۔ کچھ دیر اور سوالوں کا سلسلہ جاری رہتا لیکن بی جی آ گئے۔ آپ جناب اس گلی کے آخر میں دائیں ہاتھ کو مڑ جائیں، چوتھا گھر خلیفہ رحمان کا ہے۔ بہت بہت شکریہ، بڑی مہربانی آپ کی۔ میرون چادر اوڑھے، ڈائمنڈ کی چھوٹی سی ناک کیل چمکاتی عورت گولڈ کی جوٹیوں کو ٹک ٹک کرتی بڑے پھاٹک تک پہنچی اور پھر لوٹ آئی۔ بہن جی، ان دونوں کو ساگودانا تو نہ کھلایا کریں، اچھے ہٹ کاٹ کی لڑکیاں ہیں، خواہ مخواہ پیلی پھٹک کر رکھی ہیں۔ نواز صاحب کا گھرانہ ڈان کوئکزارٹ کی طرح ہوا میں تلواریں مار مار کر ہی جدوجہد کرتا رہا۔ اس مشورے کا بھی انہوں نے کئی ہفتے برا مانا۔ وہ تو ناک کی سیت، اقدار کی ڈوری تھامے ہر تبدیلی سے منہ موڑے زندگی بسر کر رہے تھے۔ کسی کی جرت کیسے ہوئی کہ ایسے لوگوں کو ساگودانا کھانے سے منع کرتا؟ ابھی وہ کئی ماہ اور اس واقعے کو دہراتے رہتے، لیکن اسی واقعہ کے بعد ایک اور عجیب واقعہ ہو گیا۔ میرون چادر والی اپنے بینکر بیٹے کا رشتہ لے کر دوسری بار ان کے گھر پھر آ گئی۔ بی جی کا تو ہارٹ فیل ہونے لگا۔ 6 فٹ کا اونچا، لمبا، گندمی رنگ، شائستہ، خاموش، ان کا تو اندر ہی اندر جی چاہا کہ زینہ اور زیتون دونوں کا ایک ہی بار اکٹھا بیاہ کر دیں اور ان دونوں کی پیلی جوانیوں کو کسی دوسرے کے کندھے پر ڈال کر خود اللہ الگ۔ مغرب کی نماز کے بعد جب ہیڈ ماسٹر صاحب مسجد سے آئے تو بی جی نے بڑے اہتمام سے ان کے کمرے میں جا کر کہا، آج وہ اس رشتے کی کارکردگی کو اپنے حسن سلیقہ کا نتیجہ سمجھ رہی تھی۔ لیجئے نواز صاحب، ایک خوشخبری ہے، اب سمجھ نہیں آتی زینہ کا کروں کہ زیتون کا، 2 سال کا تو کل فرق ہے دونوں میں۔ نواز صاحب نے تفصیلات کے فقدان کے پیش نظر خاموشی اپنا لی اور سوالیہ نظروں سے بیوی کو دیکھا۔ کچھ دن ہوئے جی، ایک عورت ہمارے گھر اچانک آئی، بس 5 منٹ ٹھہری ہوگی، ہمارے رہن سہن سے کچھ ایسی متاثر ہوئی، آج رشتہ لے کر آ گئی اپنے بیٹے کا، بڑی دیندار لگتی ہے۔ خوب، اللہ نے مجھ بے ہمتی کی سن لی خاتون، نواز صاحب بولے۔ کہہ رہی تھی مجھے ایسے ہی گھرانے کی تلاش تھی جہاں پرانے اصول ہوں، ادھر ڈیفینس میں تو کچھ قابو میں نہیں آ رہا اس کے۔ اچھا، تو ڈیفینس میں رہتی ہیں؟ نواز صاحب نے پوچھا۔ بالکل، اپنی کوٹھی ہے 6 کنال کی۔ کہہ رہی تھی مجھے تو ایسی ہی لڑکی چاہیے، صوم و صلات کی پابند، پرانے خیالوں میں خوش رہنے والی۔ بڑی خوش نصیب عورت ہے جو ابھی تک ایسی باتوں کی آرزو رکھتی ہے خاتون، کل پھر آئے گی، آپ خود ملنا نواز صاحب، بڑے اچھے اخلاقی ہے، بیٹا بھی ایسا خوبصورت شریف۔ اچھی طرح سے دیکھ لینا خاتون، ہم لوگ ایسے نہیں کہ ہمیں اتنے اچھے رشتے مل جائیں۔ دیکھنا کیا ہے، بینکر ہے، ابھی ابھی اسسٹنٹ مینیجر ہوا ہے، بڑی تنخواہ ہے۔ نواز صاحب لیٹنے کو تھے، اٹھ کر بیٹھ گئے۔ خاتون کو لگا جیسے ان کے کان، سر کے بال، رونگٹے سب کھڑے ہو گئے ہوں۔ کیا کام کرتا ہے؟ بینکر ہے، ڈیفینس میں اس کا بینک ہے، آپ خود معلوم کر لیں، یہ اس کا کارڈ ہے۔ ہیڈ ماسٹر صاحب نے سراج سعید کا کارڈ اپنے ہاتھوں میں لیا، اس پر واقعی اسسٹنٹ مینیجر اور اس کے بینک کا پتہ درج تھا۔ یہ کون بے وقوف لوگ تھے جو اس کی بیٹی کا رشتہ مانگ رہے تھے، یا پھر یہ کون سے چالاک لوگ تھے جو اس کی بیٹیوں کے آگے جال پھیلا رہے تھے؟ دیر تک نواز صاحب کارڈ کو انگلیوں میں پھراتے رہے۔ آپ کو خوشی نہیں ہوئی نواز صاحب؟ خوشی تو ہوئی ہے، لیکن خاتون۔ لیکن کیا؟ بی جی نے کھچ کر کہا، میں یہاں شادی نہیں کر سکتا، نہ زینہ کی نہ زیتون کی۔ کیا کہا ماسٹر جی، کوئی عقل کریں، گھر بیٹھے بیٹھے تو ویسے ہی سٹھیا جائیں گے۔ ریٹائرڈ ہیڈ ماسٹر نواز چپ ہو گئے، ساری عمر وہ ہوائی پن چکیوں کو تلواریں مارتے رہے تھے، ان کی ساری عمر آدش بنانے، پالنے اور ان کے ذریعے اپنی زندگی کو اذیت ناک بنانے میں گزری تھی۔ اب ریٹائرمنٹ کے بعد تو ان کا سارا وقت قرآن اور حدیث کے مطالعے میں گزرنے لگا تھا۔ وہ چھوٹے موٹے اصولوں اور آدرشوں سے نکل کر مشکل ترین آدرشوں کے سمندر میں گر گئے تھے۔ یہاں شادی ممکن نہیں۔ اچھا، وجہ آخر؟ میں جو سود کے خلاف ایک کتاب لکھ رہا ہوں، ایک ایسے آدمی کو اپنی بیٹی سے بیاہ دوں جس کا رزق سودی بیوپار کا مرہون منت ہے، میں خود اپنے ہاتھ سے یہ نہیں کرنے دوں گا۔ سود حرام ہے، حرام حرام حرام حرام۔ یہ تو آپ بڑی مشکل پیدا کر رہے ہیں نواز صاحب، آج کل کون سا کاروبار حلال ہے بھلا، اور حلال پہ گزارا کس کا ہوتا ہے؟ تو تم سے کس نے کہا خاتون کے مسلمان ہونا آسان ہے، یہ قرآن کے احکامات پر چلنا سہل ہے۔ اصل لوگ تو وہی تھے جو اسلام کی خاطر تپتی ریت پر جھلسے، پیٹ پر پتھر باندھے اور جہاد کیا۔ بھائی، تم سے کس نے کہا کہ اسلام کی پیروی کرنے والوں کی زندگی آسان ہوتی ہے، یا مسلمان اپنے پر جبر نہیں کرتا؟ تم چاہو تو سودی بیوپار والے سے بیٹی بیاہ دو، ہمارے دین میں اکراہ نہیں ہے، لیکن اس صورت میں ہماری راہیں ضرور علیحدہ ہیں۔ یہ بات یقینی ہے، جو احکام آ گئے ہیں ان کو کسی تاویل، جواز، پیش بندی سے اپنی مرضی کے مطابق نہیں کیا جا سکتا۔ خاتون تو کھڑے کھڑے جھلس گئی، جانتی تھی کہ نواز صاحب بڑے سخت گیر منتظم تھے، جوانی میں وہ خود بھی کشت کاٹتے اور اس شاگرد کی جان پر بھی شکنجہ کس دیتے جو راہ راست سے بھٹک جاتا۔ خاتون کو معلوم تھا کہ اب وہ کسی قیمت پر سراج سعید سے اپنی بیٹی کا بیاہ نہیں کریں گے۔ وہ بھی جھپٹ میں آدمی کی طرح دیر تک اندر گری، پھر لمبی سی سرد آہ بھر کر رخصت ہو گئی۔ اسے علم تھا ایسے سپاہیان آدمی کے آگے نہ بولنا کام آتا ہے نہ جھگڑنا، بس چپ رہنے سے جان بچ جاتی ہے۔ کچھ دن بعد سراج سعید کی والدہ اپنے بیٹے سمیت پھر حاضر ہو گئی۔ زینہ اور زیتون اندر کمرے میں چلی گئی، उन्होंने दरवाजे से कान लगाकर भी ना सुना कि क्या बातें हुई, लेकिन खुशी से दोनों के चेहरे चकमकाने लगे। इतना बड़ा फानूस उनके घर में कभी ना चमका था। आप अब तो डिफेंस चली जाएंगी, जैतून ने 2 साल बड़ी बहन को पुराने जमाने की लड़कियों जैसा छेड़ा। लो, मैं क्यों जाऊंगी? उस राज की वालदा तो तुम्हें घूर रही थी। पहले आपा की शादी होगी जी, जैतून ने बहन को गुदगुदी की, लेकिन कहीं उसके अपने अंदर भी उम्मीद का दिया रोशन हो गया। शायद सिराज सईद की वालदा सचमुच उसे ही घूर रही हूँ, ये कोई जरूरी है, किसी हकीम ने कहा है। दोनों बहनें चूंकि ज्यादा वक्त घर पर ही रही थीं, बाहर की दुनिया का तजुर्बा उन्होंने औरतों के डाइजेस्टों से हासिल किया, इसलिए उनमें अभी 2 रगे लोगों का एक्सपोजर ना हुआ था। वो नहीं जानती थी कि आजकल ऐसी छेड़छाड़ बिल्कुल आउट ऑफ डेट है। जैनो और जैतून के कमरे के बाहर छोटे से सहन में बीजी, सिराज सईद और उनकी वालदा बैठे थे। बीजी ने करीबी हलवाई से तश्त भर जलेबियां और गाजर का हलवा मंगवा कर उनके सामने रख छोड़ा था, लेकिन ना वो खाने पर इसरार कर रही थी, ना वो दोनों किसी तौर खाने पर आमादा थे। बीजी ने सारी उम्र तीर्थ कौन पर गुजारा और यही आरजू दिल में पाली कि बेटियों को ऐसा घर मिले जहाँ रिस्क की कमी ना हो। सिराज सईद और उसकी माँ आसिया के लिबास तराश खराश बाहर खड़ी मोटर की लंबाई से लगता था कि जो बेटी भी इस घर ब्याही गई राज करेगी, लेकिन खातून के हवास गुम थे। अंदर टपकती राल को वो रोकने पर मजबूर थी। बड़ी देर बाद वो बोली, हलवा खाए ना आसिया बहन, देसी घी में बना है। ना जी, आप हमें हाँ में जवाब दें तो हम ये हलवा जलेबियाँ साथ ले जाएंगे। मेरी बड़ी ख्वाहिश थी कि किसी साफ सुथरे घराने में सिराज बेटे का रिश्ता हो जाए। आप यकीन जानें, मुझे किसी चीज़ की ज़रूरत नहीं, बस पुराने असूल और मुसलमान लड़की चाहिए जो सिराज को भटकने ना दे। उसके दादा ने इतनी जायदाद छोड़ी है कि अगर कोई मॉडर्न लड़की आ गई तो फिर सिराज को कोई रास्ते पर नहीं डाल सकता। बीजी के हाथ पांव बर्फ हो रहे थे। वो बार बार अपने किस्मत की लकीरों को देखती थी। आप हमारा घर बार आकर देख लें बहन जी, इसके बैंक में जाकर तफ्तीश कर लें, हमारे हमसायों से पूछ लें, कोई नुक्स हो तो इनकार कर दें। खातून को मालूम था कि रिटायर्ड हेडमास्टर नवाज साहब समझौता करने वालों में से नहीं है। उन्होंने इतनी उम्र धूप में खड़े गुजारी थी कि अब वो साए को भी गुना समझने लगे थे। वो जी, बात यह है, सिराज सईद को बगलों में हल्का सा पसीना आ गया। उसके वहमो गुमान में भी ना था कि गलियों में रहने वाले लोग कभी उस जैसे दुल्हा को इनकार भी कर सकते हैं। उसके लिए तो इतने अच्छे अच्छे रिश्ते फुल स्पीड कोशिश कर रहे थे, तो ये कैसी उल्टी बात थी कि ऊंचे माथे वाली पीली पीली कस के चुटिया करने वाली 2 लड़कियों की मुअम्मर माँ हाँ ना करने के मूड में थी। जी जी, फरमाए। अव्वल तो जी, सच्ची बात यह है कि हम लोग आपके जोड़ के नहीं हैं, मेरी बेटियाँ दाल चपाती पर पली हैं। दूसरे जी जी, और दूसरे जी, इनके वालिद को हैजा हो गया है। सिराज सईद और आसिया बेगम ने हैरानी से एक दूसरे को देखा। हाँ जी, हैजा हो गया है। हैजा हो गया है? सिराज ने हैरानी से पूछा। जी, नेकी का हैजा, सारा दिन कहते रहते हैं दीन में पूरा पूरा दाखिल हो जाओ, या तो तुम लोग मुसलमान हो या फिर मुसलमान नहीं हो, सिठिया गए हैं। अब स्कूल तो ठीक करने को है नहीं, हम तीनों को ही ठीक करते रहते हैं। आसिया और सिराज अभी तक मामले के तह को ना पहुंचे थे। मैं आपकी बात समझी नहीं। बात कुछ भी नहीं बेगम साहब, बस वो कहते हैं लड़का बैंकर है और बैंकर की तनख्वाह सूदी व्यापार से निकलती है, इसलिए अब क्या करें, वो बैंकों के सूद को भी हराम समझते हैं, सिठिया गए हैं बिल्कुल। अच्छा, मैं समझ गया। सरासीमगी के आलम में सिराज सईद खड़ा हो गया। हलवा और जलेबियाँ पड़ी रहीं, यहीं से उन पर आकर एक सब्ज रंग का मक्खा भिन भिनाने लगा। दोनों तरफ की खामोशी बेगाना वार एक दूसरे से मिली और छोटे घर की जैना और जैतून रात गए तक एक दूसरे को घूरती रही। उन्हें पहले ही अपनी खुशनसीबी पर एतबार नहीं था, अब और भी मुकम्मल यकीन आ गया कि दरमियाने तबके की लड़कियों के लिए कोई मौजज़ा कभी हुआ ही नहीं करता। नवाज साहब के पास कभी इतना वक्त ही ना होता कि वो बीवी और बेटियों में बैठ कर निजी मामलात पर बहस करे। वो पेंशन लाते रहे, मस्जिद जाते रहे और सूद पर किताब लिखते रहे। इसी तरह साल भर और गुजर गया। उस रोज वो सब बेसनी रोटी के साथ लहसुन की चटनी खा रहे थे कि दरवाजे पर बड़ी शाइस्ता सी दस्तक हुई। जैना ने रोटी स्टेनलेस स्टील की थाली में रख दी और भाग कर दरवाजा खोला। شلوار قمیض میں ملبوس مار ڈالنے والی عجیب سی خوشبو میں مہکا ہوا سراج سعید کھڑا تھا۔ جی، زینہ نے بڑی مشکل سے اس خواب کو بھلایا تھا۔ اب وہ حضرت سلامت کو اچانک سامنے پا کر مڈل کلاس کی لڑکی دیدے پھاڑے دیکھے چلی جا رہی تھی۔ کیا میں اندر آ سکتا ہوں؟ اندر؟ زینہ چندھیائی اسے دیکھ رہی تھی۔ سراج سعید ہلکا سا مسکرایا۔ وہ پر اعتماد لڑکیوں کی کمپنی سے تھک چکا تھا۔ ایسی لڑکیاں جو اسے کہیں زیادہ ہوٹل بازی، بازار بازی، ٹیلی ویژن اور میڈیا میں انفارمیشن اور درک رکھتی تھی، اسے ایسے ہی اندھیرے میں پلنے والے کمل کی چاہتی۔ آپ لوگ کیا مہمان کو باہر ہی کھڑا رکھتے ہیں؟ کیا یہ بھی کوئی اسلامی روایت ہے جسے میں نہ آشنا ہوں؟ اندر سے نواز صاحب نے دبے غصے سے آواز دی۔ زینہ، کون ہے؟ زینہ پرانے کباڑ کے پیچھے ہو گئی اور سراج سعید کے لیے دروازہ کھول دیا۔ کسی کو کیا بتاتی کہ پورے سال بعد جو ایسا چندرما بالک اچانک نظر آئے تو دل پر کیا گزرتی ہے۔ سراج سعید پہلے تو بیسنی روٹی اور لہسن کی چٹنی کھاتا رہا، پھر جب زینہ اور زیتون دائیں بائیں ہو گئیں تو اس نے کہا، ماسٹر جی، آپ کو عجیب تو ضرور لگے گا لیکن میں نے بینک کی نوکری چھوڑ دی ہے۔ نوکری چھوڑ دی؟ خاتون کے سینے پر مکہ پڑا۔ بس میں بھی ایسا ہی گھرانہ چاہتا ہوں جہاں اسلامی قدروں پر سمجھوتا نہ ہو، آگے چل کر ٹھیک اور نہ ٹھیک ایک نہ ہو جائے۔ الحمدللہ، لیکن اب شاید آپ مجھ سے بیٹی بہانہ پسند نہ کریں۔ نواز صاحب نے ابرو اٹھا کر اس کی طرف سوالیہ نظروں سے دیکھا۔ جب میں نے نوکری چھوڑی تو ابا جی نے مجھے جائیداد سے آگ کر دیا۔ اب میں خالی کلی بی اے ہوں، نہ ابا کی جائیداد نہ دادا کی وصیت کا مالک۔ الحمدللہ، رزق کا اللہ مالک ہے، تم رزق کے حلال کمانے پر شاکر رہو، ہمارے لیے بہت ہے۔ اس وقت خاتون کنی کترانا چاہتی تھی، اسے ایک عدد خالی کلی بی اے پاس کے ساتھ اپنی بیٹی کو نہ بہانا تھا۔ برسوں وہ ایک ہیڈ ماسٹر کے ساتھ رہی تھی، وہ جانتی تھی کہ اب جو اس نے زبان کھولی تو نواز صاحب اسے کئی ہفتے تفریح کی گھنٹی میں بھی کھڑا رکھیں گے۔ پھر جی، کیا حکم ہے؟ ہمیں منظور ہے، نواز صاحب نے کہا۔ ایک چھوٹی سی نوکری جدہ میں ملی ہے، پی آئی اے کے کیٹرنگ ڈپارٹمنٹ میں، میں پرسوں جدہ ہی سے آیا ہوں۔ الحمدللہ، خاتون نے لمبا سا سکھ کا سانس لیا۔ کم از کم لڑکا بیکار تو نہیں، کرائے وہاں بہت ہیں لیکن امید ہے کہ آپ کی خجستہ خسال بیٹی گزارا کر لے گی۔ میں آپ کی اسلام پرستی سے بہت متاثر ہوں، آپ اسلام پر سمجھوتا نہیں کرتے مجھ کمزور کی طرح۔ اس طرح ریٹائرڈ ہیڈ ماسٹر نواز صاحب کی بڑی بیٹی زینہ کی شادی ایک جمعرات کو نہایت سادگی کے ساتھ مسجد میں ہوئی۔ سسرال والوں کی طرف سے ایک دور کے تایا شریک ہوئے۔ دو ہفتے سراج سعید نے زینہ کا پاسپورٹ بنوانے، ویزا لگوانے، شاپنگ کرانے میں گزارے، اور ایک دن وہ دونوں پی آئی اے کے جہاز سے جدہ روانہ ہو گئے۔ زیتون نے اس شادی میں نہایت خوشی اور مردانگی سے شرکت کی، لیکن بہن کے جانے کے بعد وہ کبھی کبھی کوٹھے پر جا نکلتی اور آسمان پر ٹک ٹکی باندھ کر پوچھا کرتی کہ آخر ہر معجزہ آپا ہی کے لیے کیوں ہو جاتا ہے؟ اس قدر عالی نصب، شریف، خوبصورت شہزادہ بھی آپا ہی کو کیوں ملا؟ پھر وہ احساس جرم سے دب کر کفارے کے نفل پڑتی۔ لیکن یہ ایک اور کہانی ہے جس کا سراج سعید اور زینہ کی زندگی سے کوئی تعلق نہیں۔ جدہ پہنچ کر سراج سعید اور زینہ طریقے تارے کے مین بولے وارڈ سے نکلتی اس گلی میں رہنے لگے جہاں ان کے ساتھ مل کر دو چار اور بھی پی آئی اے کے پاکستانی آفیسر رہتے تھے۔ ان کا مکان دوسری منزل پر تھا، نیچے ہی بکالا عبدالشکور تھا۔ سراج سعید یہاں سے ہی سمولی اور حبلے آیا کرتا۔ کچھ ہی عرصہ بعد طریقے تارک پر ایک پاکستانی نے بہت بڑا بکالا کھول لیا جس میں نان، کلچے، ڈبل روٹی، باکر خانیاں سبھی کچھ ملتا تھا۔ زینہ اور سراج نے عام پاکستانیوں کی طرح اپنے گھر میں صرف ضرورت کا سامان سجا رکھا تھا۔ پلاسٹک شیٹ کی بنی ہوئی الماری تھی، سیکنڈ ہینڈ دو پلنگ تھے، دو کمروں کا گھر خالی خالی اور صاف نظر آتا۔ ان دونوں کا ارادہ زیادہ عرصہ جدہ میں قیام کا نہ تھا۔ سراج سعید ایک بہت ہی کھاتے پیتے گھرانے کا آدمی تھا، سخت محنت کا وہ بھی عادی نہ تھا، لیکن زینہ اچھا کھانا پکاتی، اس کی محبت کا جواب پرجوش محبت سے دیتی۔ پاکستانی دوست بھی معقول بن گئے جن کے ساتھ بیٹھ کر وہ عام طور پر پاکستان کی سیاست، رسومات، وہاں کی سہولتیں ڈسکس کر لیا کرتے۔ پاکستان سے محبت اور پاکستانیوں میں نقص نکالتے رہنے سے جدے میں قیام آسان ہو جاتا۔ سراج کا خیال تھا کہ جلد از جلد کچھ رقم جوڑ کر پاکستان لوٹ جانا چاہیے، لیکن یہاں سراج کی تنخواہ بس معقول ہی تھی۔ مکان اچھا تھا لیکن کرایہ زیادہ تھا، جو بھی بچت ہوتی وہ کافی نہ تھی۔ ایک دو بار زینا پاکستان گئی لیکن سراج اپنے گھر والوں سے ملنے نہ گیا۔ وہ مہینے میں ایک آدھ مرتبہ مکہ معظمہ جا کر عمرہ کر لیتا۔ اگر دو چار دن کی سہولت ہوتی تو مدینہ منورہ میں بھی حاضری دیا تھا۔ اس سے زیادہ سفر کی اسے خواہش تھی نہ حاجت۔ کبھی کبھی جب وہ عمرے کے لیے مکہ معظمہ کے لیے ٹیکسی کراتا اور سفر کے دوران لمبے لمبے دورانیے کے لیے بے آب و گیا منظر نظر آتے رہتے تو وہ انمل بے جوڑ دعاؤں کو ترتیب دے دے کر تھک جاتا تو نواز صاحب اسے یاد آنے لگتے۔ وہ نواز صاحب سے بڑا متاثر تھا۔ پیٹ پر پتھر باندھنا آسان تھا، تپتی ریت پر لیٹنا کچھ ایسا محال نہ تھا، لیکن بنیاد پرست بن کر ایک ترقی پسند ملک میں عمر گزارنی مشکل تھی۔ اپنے آپ کو خوشیوں، راحتوں، عشرتوں سے محروم رکھنا مشکل ضرور تھا، لیکن اپنی بچیوں کو عام روش سے توڑنا اور شکنجے میں کس کر پالنا بڑی بے رحم سچویشن تھی۔ اپنے لیے تو وہ کبھی سوچ بھی نہیں سکتا تھا کہ وہ کبھی ایسی پابندیاں اختیار کر سکتا ہے جس میں زندگی کی معصوم خوشیوں کو بھی اللہ کی راہ میں قربان کر دیا جائے۔ اپنے اختیار کو اللہ کے امر، اس کی مشیت کی راہ سے ہٹا دے۔ وہ موسیقی، ہلکی ہلکی آوارگی، دولت کی نمائش، انا کی اکڑفو، دوسروں پر سبقت لے جانے کا مزہ، ہلکے پھلکے نشہ آور گناہوں کو پسند کرتا تھا۔ وہ چاہتا تھا کہ کسی طور اس کے اسلام اور ان لطائف زندگی میں سمجھوتا ہو جائے۔ سراج سعید کی یہی مشکل تھی کہ وہاں مسلمان کی سی زندگی بسر کرتے ہوئے نواز صاحب کو ایک بڑا قطبی ستارہ سمجھتا تھا۔ اسے اعتراف تھا کہ چاہنے کے باوجود نواز صاحب بن نہیں پائے گا۔ وہ تو ایک ایسا مسلمان تھا جو اسلام کے صرف ایسنس پر عمل کر سکتے ہیں۔ زمانے کے ساتھ ٹکرا کر، فنیٹک کہلا کر، خوشیوں کی قربانی دے کر، مشکل ترین راستہ چن کر بنیاد پرست نہیں بن سکتے۔ 10 سالوں کے دوران ان گنت عمرے کرتے ہوئے، لمبے سفروں پر آتے جاتے، وہ اس نتیجے پر پہنچا کہ بنیاد پرست وہ مسلمان ہوتا ہے جو بلا تاویل، جواز، اعتراض قرآن کو الہامی کتاب سمجھنے لگتا ہے۔ اس کے لیے فرشتے، جنات، روز قیامت، دوزخ کا نقشہ، جنت کی نہریں سمبل نہیں ہوتی، وہ جوں کا توں الہامی کتاب کو مانتا چلا جاتا ہے، ان باتوں میں اجتہاد کرتا چلا جاتا ہے جن کے احکامات قرآن میں موجود نہیں ہیں، لیکن ان احکامات میں ذرا بھی گنجائش پیدا نہیں کرتا جن کے واضح حکم کتاب الہی میں آگے ہیں۔ وہ کتاب الہی کو واقعی الہامی کتاب جانتا اور مانتا ہے، اور وقت یا ماحول کی تبدیلی کے پیش نظر اس کتاب کا ایک حرف بھی بدلنے کو تیار نہیں۔ انسانی ضمیر کے لیے اللہ کے صادر کردہ فیصلے ہر عہد میں ہر لمحے اٹل ہیں۔ بنیاد پرست شراب پی سکتا ہے، زنا کا مرتکب بھی ہو سکتا ہے، سود پر زندگی بسر کر سکتا ہے، حقوق و لباد سے نظریں چرا سکتا ہے، زکوٰۃ، نماز، حج، روزہ سبھی ارکان سے غفلت برت سکتا ہے۔ وہ قرآن کے احکامات توڑ کر احساس جرم میں شکستہ روح ہو کر توبہ کا دروازہ بھی کھٹکھٹا سکتا ہے، لیکن ایک بنیاد پرست ایک ڈھیٹائی کا گناہ گار نہیں ہو سکتا۔ وہ کبھی بھی اپنی عہد شکنی کے لیے جواز، تاویل یا حکمت عملی کا استعمال نہیں کر سکتا۔ وہ کسی اور مذہب کی پیروی میں، کسی دوسرے کلچر یا اقتصادی مجبوریوں کے تحت ان احکامات میں ڈھیل نہیں دے سکتا جو ایک الہامی کتاب میں درج ہیں۔ ہاں، وہ سائنس کی برکتوں سے، اقتصادی فائدوں سے فیض اٹھاتا ہے، ڈرتے ڈرتے تبدیلیاں قبول کرتا رہتا ہے، اپنی عقل کے مطابق اجتہاد کرتا ہے، کیونکہ اس سے متعلق احکامات نہیں آئے یا واضح نہیں، لیکن یہاں بھی بنیاد پرست پر خوف رہتا ہے کہ کہیں اس کی بے دھیانی، کم عقلی، ناسمجھی کا کتاب الہی سے ٹکراؤ نہ، کیونکہ وہ مانتا ہے الہامی کتاب لفظ لفظ سچ ہوتی ہے۔ نواز صاحب اولاد اور بیوی کے معاملے میں کمزور نہیں تھے، انہوں نے آستینوں میں اور بت چھپا کر نہ رکھے تھے، لیکن سراج سعید ترقی پسند ملک کا، انگریزی کا دلدادہ، ڈیفنس کا باسی، اسلام کی اسپرٹ کے سہارے زندہ رہ سکتا تھا۔ ٹوٹ جانے اور لچک کھانے میں جو فرق ہے، وہی نواز صاحب اور سراج سعید کے فیصلوں کا تھا۔ مدینہ شریف کے مقدس سفر کے دوران جب وہ زینہ اور اپنے تینوں بچوں کے ساتھ ٹیکسی میں واپس لوٹ رہا تھا تو زینہ نے کہا، سراج، آپ بچوں کی تصویریں ہی ڈیفینس بھیج دیں۔ کس لیے؟ سراج نے سوال کیا۔ ماما کو معلوم تو ہوگا کہ میرے بچے ہیں، یا ان کا دل پوتے پوتیوں سے ملنے کو نہیں چاہتا؟ وہ چپ سی ہو گئی۔ اب تو تینوں بچے ایمبیسی اسکول میں داخل ہو گئے تھے، اتنی دیر کون سے ماں باپ ناراض رہ سکتے ہیں؟ زینہ اور سراج بڑی مشقت سے بچے پالنے میں مشغول تھے۔ लेकिन सिराज दो बातों को अटल समझता था। एक तो उसका इरादा अपने घर वालों से मिलने का नहीं था, दूसरे वो माकूल रकम जोड़कर पाकिस्तान लौट जाने का आरजूमंद भी था। फिर अचानक वापसी का फैसला खुद ब खुद हो गया। जब वो उमरा करके लौटे तो उस घर में उसकी तरक्की का खत मौजूद था। उसे मदीना मुनव्वरा में पोस्ट कर दिया गया था। मदीना मुनव्वरा में पीआईए का दफ्तर तो मौजूद था, लेकिन यहाँ पीआईए की कोई फ्लाइट न जाती थी। करीबन 10 साल से वो जद्दे में केटरिंग के डिपार्टमेंट से मुंसलिक रहा। अब ऐन हरम शरीफ के करीब ऑफिस वर्क मिलने पर उसे बहुत खुशी हुई। लो भाई, इस बार तो उमरा कबूल हो गया हमारा, तनख्वाह भी माकूल इजाफा और हरम शरीफ में भी रोज हाजिर, केटरिंग से भी छुट्टी। वाह, जैना चुप हो गई। उसके बच्चों की तालीम का क्या बनेगा? एम्बेसी स्कूल में तो काम चल रहा था, लेकिन मदीना मुबारक में बच्चे क्या करेंगे? उस अपने खौफ का इजहार किया। सिराज, बच्चे कैसे पढ़ेंगे वहाँ? बच्चों को तो वैसे भी पाकिस्तान जाकर पढ़ना होगा जैना, वो कब तक यहाँ बैठे रहेंगे? लेकिन क्या, तुम बोरिया बिस्तर बांधो, लाहौर चलो, वहाँ किसी अच्छे स्कूल में बच्चों को दाखिल कराओ, मैं आता जाता रहूंगा। सिराज, मैं भला अकेली वहाँ क्या करूँगी? जैना ने खौफ ज़दा होकर कहा। तुम अकेली नहीं हो, तुम्हारे साथ तीनों बच्चे हैं, ज्यादा डर लगे तो जैतून को पास रख लेना। फैसला इन दोनों ने किया, बाकी काम खुद ब खुद हुए। जैना और बच्चे लाहौर आ गए और सिराज सईद मदीना मुनव्वरा चला गया। जैना ने 10 साल में जो पूंजी जोड़ी थी उससे गार्डन टाउन में एक 10 पल्ले का बंगला खरीद लिया। वो जहनी और जिस्मानी तौर पर एक बार फिर पाकिस्तान में सेटल होने के ख्वाब देखने लगी। बीजी और हेडमास्टर नवाज साहब तो उसके पास कम ही आते थे, लेकिन जैतून उनके पास ही रहने लगी। वो बच्चों से कुरेद कुरेद कर जद्दे के बाजारों, हरम शरीफ की जिंदगी के बारे में बातें पूछती रहती। वो इतने साल गुजरने पर भी जहनी तौर पर अभी जैना से बिछड़ी ना थी। घर तो सेट हो गया, लेकिन अभी बच्चों को किसी अच्छे स्कूल में दाखिला ना मिला था। जैना पढ़ाई के मामले में बहुत खौफजदा थी। बड़ी बेटी की तो खैर थी, लेकिन दोनों छोटे बेटे बहुत हड़बोंग मचाने लगे थे। सारा दिन कोठे पर पतंगे लेकर चढ़े रहते। वो एक दिन हमसाये में गई। उस घर की मालिका एक बड़े अच्छे इंग्लिश मीडियम स्कूल में पढ़ाती थी। जैना का ख्याल था कि शायद वही उसके मसले का हल जानते हो। चाय के बाद जैना ने बच्चों का मसला पेश किया तो मिसेज इकराम बोली, देखिए मैं तो आपको एक ही मशवरा दूंगी, आप अपने बच्चों को अमेरिकन स्कूल में पढ़ाएं। ऐसी पढ़ाई है कि घर पर ना कोई ट्यूशन रखनी पड़ती है ना खुद पढ़ाना पड़ता है, बच्चे सीधे हो जाते हैं। लाहौर आकर वैसे बेगयास और गनी के बहुत प्रॉब्लम पेश आ रही थी। अमेरिकन स्कूल के तस्वर ने उसे ठंडक पहुँचाई। पाकिस्तान पहुँच कर उसे पता चला था कि बच्चों की तालीम जिंदगी का अव्वलीन मिशन होना चाहिए, उसके अलावा बाकी तमाम बातें जैली और जिमनी हैं। यब आप हमें ही देख लें, मेरे शौहर एक अच्छी भली फर्म में मैनेजर हैं, मैं खुद इतने बड़े स्कूल में असिस्टेंट हूँ, लेकिन शाम को ट्यूशन्स पढ़ानी पड़ती हैं, क्या करें, बच्चे मैंने अमेरिकन स्कूल में दाखिल करवा रखे हैं। तो क्या आपके बच्चे आपके स्कूल में नहीं पढ़ते? नहीं भाई, मेरे सिर्फ 2 बेटे हैं, मैं उनके मुस्तकबिल को कैसे स्टेक पर लगा सकती हूँ? अमेरिकन स्कूल के तालिबे इल्म को तो सीधा अमेरिका दाखिला मिल जाता है ए लेवल्स के बाद, कोई सिफारिश ना कुछ और करना पड़ता है बस। अच्छा, जैना को समझ आने लगी कि उसने जद्दा को छोड़कर अकलमंदी की, यहाँ तो काया ही पलट चुकी थी, अगर वो जद्दा ही बैठी रहती तो बच्चों का क्या बनता? आखिर हम दोनों किस लिए कमाते हैं, मैं किस लिए रात गए तक ट्यूशनें पढ़ाती हूँ, बस ये बच्चे पढ़ जाएं और क्या भला, अगर इनकी अच्छी तालीम ना हो सकी तो फिर हमारा क्या फायदा? ठीक है फीस ज्यादा है, लेकिन फिर क्या, आपकी तो जद्दा मनी है, आपको नहीं सोचना चाहिए, लड़कों का करियर बन जाता है अमेरिकन स्कूल में। जैना का जी चाहा कि फिल फॉर बच्चे अमेरिकन स्कूल पहुँच जाए, लेकिन वहाँ दाखिला भी तो आसानी से नहीं मिलता, मैंने सुना है कि दाखिले के लिए बड़ी सिफारिश चाहिए होती है। मिसेज इकराम ने होंठ गोल किए, वो इस वक्त अपने आप को बहुत अहम महसूस कर रही थी। ये बात तो बिल्कुल दुरुस्त है, लेकिन इन दिनों एक आदमी हाथ में है, वो दाखिले करवा सकता है, अगर वो अमेरिका चला गया तो फिर नामुमकिन है, कॉन्सुलेट उसमें उसका एक जाती दोस्त है। जैना का तो सांस ही बंद होने लगा। अमेरिकन स्कूल में दाखिले का चांस उसे जाया होता नजर आया। जिस वक्त मिसेज इकराम उसे पोर्च में छोड़ने आई, जैना का मुंह सूख रहा था। मिसेज इकराम बड़े धड़ल्ले से बोली, ठीक है जी, मैं जानती हूँ एक बच्चे के लिए 7,000 देना आसान नहीं, लेकिन फिर बच्चों का फ्यूचर कैसे सिक्योर हो, सारी शाम ट्यूशनें पढ़ाती हूँ, लेकिन मुझे तो मरने से पहले जन्नत मिल गई, बैठे बिठाए सारी मेहनत काम आ गई। मिसेज इकराम ने उसे फटे हुए गुब्बारे से कर दिया। घर पहुंची तो बेटी नौशीन खाला को लंबा अबाया पहनाकर गांठे लगाने में मसरूफ थी। दोनों बेटों ने अहराम पहन रखे थे और गालिबन वो खाला जैतून को उमरा करने का तरीका समझा रहे थे। जैना ने इस ग्रुप को कड़ी नजर से देखा और कड़क कर बोली, ये जता नहीं है, पाकिस्तान है पाकिस्तान। थोड़ी देर किताबें भी खोल कर देख लिया करो। देखते नहीं लोग कहाँ के कहाँ पहुंच गए हैं, हर वक्त हड़बोंग, हर वक्त धमा चौकड़ी। ये पाकिस्तान है, यहाँ कोई वक्त जाया नहीं करता, सब अपनी अपनी जिंदगी बनाने में मसरूफ है। पीछे रह जाओगे सबसे। अभी पता नहीं उसका लेक्चर कितनी देर चलता, लेकिन उसी वक्त फोन की घंटी बजी। जैना ने भाग कर फोन उठाया। दूसरी तरफ सिराज सईद मदीना शरीफ से बोल रहा था। हेलो हेलो, क्या हाल है, नौशीन कैसी है? जैना ने बच्चों की तरफ देखा। वो तीनों मुंह थथियाए खाला जैतून से लगे बैठे थे। वो भी महसूस कर रहे थे पाकिस्तान पहुंचते ही मामा कुछ ज्यादा चिड़चिड़ी और बदमजाज हो गई है, बात बात पर कहती है, ये जद्दा नहीं है, यहाँ हरमैन शरीफ की बरकतें नहीं मिलेंगी, अपने लिए खुद हाथ हिलाने पड़ेंगे। दूसरी तरफ सिराज इसरार से बेटी के मुतालिक पूछ रहा था। नौशीन कैसी है? ठीक है, हर वक्त वापस जाने के ख्वाब देखती है। अच्छा। वो दोनों फोन पर एक दूसरे के करीब होने की कोशिश कर रहे थे। कुछ देर खैर खैरियत मालूम करते रहे, अपनी अपनी घरेलू मुश्कुरात का जिक्र हो रहा था। फिर जैना को महसूस हुआ जैसे सिराज कुछ छुपा रहा है। क्या बात है, आप मुझसे कोई बात छुपा रहे हैं? मैं नहीं, तो बस ऐसे ही कल मस्जिद नबी में मुलाकात हो गई, सिराज ने मलतजी सी आवाज में कहा। मुलाकात किससे, कैसी मुलाकात? जैना ने दिल ही दिल में आयतुल कुर्सी पढ़ना शुरू कर दी। वो जो मेरे मैनेजर थे ना बैंक के डिफेंस में, वो आजकल यहाँ मैनेजर हैं, अस सऊदी फ्रांसिसिया बैंक में। वो मुझे बड़ी अच्छी ऑफर दे रहे थे। हाँ हाँ, तो फिर क्या? मुझे साथ ले गया दफ्तर, बड़ा खूबसूरत दफ्तर है, ऑफर भी बहुत ग्रैंड है, सारे मसले एक बार ही खत्म हो जाएंगे। जैना ने बच्चों को इशारे से बाहर निकल जाने को कहा और फोन में करीबन चीखी, हाँ तो फिर आप क्या सोच रहे हैं, बैंक वाले तो बहुत पे करते हैं, मेरी मुश्किलें भी हल हो जाएंगी। चलो नौशीन की तो कोई बात नहीं, गयास और गनी की तो 14,000 फीस होगी। 14,000? सिराज बैंक की ऑफर से खुश था, उसे एहसास ही ना हुआ कि जैना क्या कह रही है। लेकिन भाई वो तुम्हारे अब्बा जी नवाज साहब, वो कब मानेंगे? जैना को यकदम गुस्सा चढ़ गया। लो, तुम्हारा ख्याल है कि मैं अब्बा जी की तरह बच्चों को भेंट चढ़ा दूंगी? अब्बा जी को क्या पता कि उनकी बेटियों ने कैसे सफर किया, मैं उन जैसी पागल हूँ? अकेला आदमी एक पूरे सिस्टम से कैसे लड़ सकता है? मैं कोई बहुत पहुंची हुई जात नहीं हूँ, मुझे बच्चों के फ्यूचर का बड़ा ख्याल है। अगर अब्बा जी को पता चला तो वो क्या कहेंगे, सिराज ने डर कर कहा। जैना और भी तैश में बोली, आप अब्बा जी की फिक्र ना करें, बैंक की नौकरी पकड़े फौरन जल्दी से। अब्बा जी समझते हैं सिर्फ वही मुसलमान हैं, वही साबित कदमी से दुख झेल कर इस्लाम का नाम रोशन कर रहे हैं। हम भी मुसलमान हैं और कोई ऐसे वैसे नहीं, 10 साल जद्दा में रहे हैं, हमें इतनी बारीकियों में नहीं पढ़ना चाहिए। ये तंग नजरी सिराज, आदमी को इस्लाम की स्पिरिट, उसकी माहियत समझनी चाहिए, जरूरी नहीं सब बुनियाद परस्त हो। आप प्लीज अभी कुछ करें। सिराज ने जैना से बात मुकम्मल करके जब चौंका दरा तो उसके जमीर पर कोई बोझ नहीं था। नवाज साहब जैसे पूरे के पूरे दाखिल मुसलमान की बेटी से ऐसी लचकदार, प्रोग्रेसिव, लिबरल सोच वाली सिराज सईद की बीवी बन जाना कितने हाई आईक्यू की बात थी। 21वीं सदी के मुंह पर मुक्का मारने वाली बच्चों के फ्यूचर की जामिन, बेहद मंतकी बात समझ किस्म की जैना पर उसे फख्र महसूस होने लगा। सिराज सईद को बैंकर बने और बच्चों को अमरीकन स्कूल जाते कई महीने हो गए, लेकिन कभी कभी सिराज मुंतशिर ख्याल हो जाता। एक रात जब उसने जैना को फोन किया तो सबसे पहले ये पूछा कि नवाज साहब कैसे हैं। अब्बा? हाँ भाई, आपके अब्बा जान नवाज साहब ठीक ही होंगे, जैना ने जवाब दिया। दूसरी तरफ से सिराज की आवाज आई, क्या मतलब ठीक ही होंगे? जैना ने हिचकिचाते हुए जवाब दिया, पता है आखिरी बार बकरीद पर आए थे, 2-2 रुपए बच्चों को ईदी दी, उसके बाद 3 महीने से नहीं आए। क्यों आखिर, तुमने जाकर मालूम किया? गाड़ी भिजवानी थी उन्हें, वो तो जैतून को भी ले गए। मैं गई थी, बड़ी माफिया मांगी मैंने, पर आपको तो मालूम है उनकी तबीयत कैसी है। अम्मा बेचारी का तो रो रो कर बुरा हाल हो गया। लेकिन हुआ कि आखिर किस बात का बुरा माना उन्होंने? कहते हैं, अब भला कोई बात है, मैं तो जैतून का रिश्ता भी तलाश कर रही थी। मिसेज इकराम इतनी स्वीट है, बड़ा अच्छा आदमी मिलवाया था मिसेज इकराम ने। जैना बताओ मुझे क्या बात हुई है नवाज साहब और तुम्हारे दरमियान? बस वही पुरानी बात है कि तुम्हारे शोहर ने बैंक में नौकरी कर ली है। अब सोचो इस जमाने में एक पूरे सिस्टम से कौन लड़ सकता है। उनका तो दिमाग चल गया है, हवा को तलवारें मारती हैं। उन्हें तो उस वक्त भी समझ नहीं आएगी जब जैतून मेंटल हो जाएगी, जब अम्मा स्ट्रोक से मरेंगी। इतना खुदगर्ज बाप तो आज तक कभी पैदा ही नहीं हुआ। समझते हैं वो इस्लाम की खातिर ये जंग कर रहे हैं। वक्त कहाँ का कहाँ पहुँच गया है। और अब्बा जी, बड़ी देर तक जैना नवाज साहब के खिलाफ बोलती रही। फिर रात गए, सिराज ने खिड़की खोली और अंदर ही अंदर कहने लगा, ये दुरुस्त है कि मैं नवाज साहब नहीं बन सकता। मुझ में ना तो इतनी मजबूती है, ना मेरा ईमान पुख्ता है कि मैं किसी सिस्टम से लड़ सकूं, ना ही मैंने अपनी आस्तीन से जैना और बच्चों के बुत उतार फेंके हैं। मैं इस तरह का आदमी भी नहीं हूँ जो अल्लाह की राह में बेटे कुर्बान कर सकते हैं, गर्म रेत पर लेट सकते हैं, पत्थर पेट पर बांध लेते हैं। लेकिन मैं ये भी नहीं कह सकता कि नवाज साहब गलत है। मैं अभी इस कदर भी लिबरल नहीं हुआ कि जैना की तरह नवाज साहब को बुढ़ा पागल कहूँ। नवाज साहब ज़रूर बुनियाद परस्त हैं और सख्ती से हैं, लेकिन उनके साबित कदमी के एवज उन्हें ये भी तो नहीं कहना चाहिए जो जैना कहती है। क्या मैं भी बिलाखिर जैना की तरह हो जाऊँगा?